असारी समझाई बुझा यो कसरी समझाई बुझा पिरयो जिंदगानी को सहारा उठई भयो ओ यो कसरी समझाई बुझा बिरानो यो रात समझना तोराई जाने हो दुई मुठियो सास कैले छोड़ी जाने हो रयो जिंदगानी को सहारा एउटै भयो ओ यो मुटुलाई कसरी समझाई बुझा कस्तो झूठो आशा त्यसै लागि रहन्छ बिफना त्यो जस्तो सपना खोजिरहन्छ रयो जिंदगानी को सहारा एउटै भयो यो मुटुलाई कसरी समझाई बुझा जति भूलु भन्छु झन झन याद आउँछ छाती भित्र सधै कस्तो ज्वाला बादल छा पिरायो जिंदगानी को सहारा एउटै भयो हो यो मुटुलाई कसरी सम्झाई बुझाई यो